नमस्कार, अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जसँगै इन्टरनेट अनलाइनमा www.radioarpan.com.np मार्फत संसारभरिकै साथ सुनिरहनु भएको अपरान्ह 4 बजेको अर्पण खबरमा स्वागत छ। म ध्रुवराज खनाल। खबर विस्तारमा, एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले पार्टी पुननिर्माणका लागि मोहन वैद्यलाई नेतृत्व दिन तयार रहेको बताउनु भएको छ। एउटै कम्युनिष्ट केन्द्र निर्माण सम्भावना र चुनौती विषय कार्यक्रममा प्रचण्डले मोहन वैद्यको नाम नलिई भन्नुभयो, माओवादी पार्टी पुननिर्माण होस्, मलाई जसले महासचिव बनायो उसैलाई नेतृत्व दिन तयार छु। यस्तो घोषणा गर्दा प्रचण्ड केही बेर रोकिनु भएको थियो। प्रचण्डसँगै एउटै मञ्चमा रहेका मोहन वैद्य पनि निकै भावुक देखिनु भएको थियो। प्रचण्डले आफू सधैँ नेतृत्वमा बसिरहन चाहेको भन्ने नसोच्न आग्रह गर्नुभयो। प्रचण्डले दुई पार्टीको फुटले दक्षिणपन्थीलाई फाइदा पुगेको दावी गर्नुभयो। यसअघि नेकपा माओवादीका अध्यक्ष मातृका यादवले तत्काल एकता सम्भव नभए कार्यगत एकताको घोषणा गर्न प्रचण्ड र वैद्यलाई आग्रह गर्नुभएको थियो। न्याय परिषद सदस्यहरूलाई संसदीय सुनाई विशेष समितिमा बोलाउने निर्णय विरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ। सर्वोच्च अदालतका न्यायाधीश सिफारिसबारे सुनवाई गर्ने क्रममा संसदीय समितिले जेठ 4 गते सिफारिसकर्ता न्याय परिषदलाई बोलाएको छ। अन्तरिम संविधानमा न्याय परिषद सदस्यलाई संसदीय समितिमा बोलाउने व्यवस्था नभएको भन्दै सर्वोच्चका पूर्व रजिस्ट्रार श्रीप्रसाद पण्डितले आज सर्वोच्चमा रिट दायर गर्नुभएको हो। समितिको निर्णय कार्यान्वयन भए न्यायालय र संसद बीच द्वन्द बढ्ने उहाँको दावी छ। रिटमा न्याय परिषदलाई संसदीय सुनाईमा बोलाउने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेशको माग गरिएको छ। रिटमा संसदीय समिति, समितिका सचिव, कानून मन्त्रालय र न्याय परिषदका सचिवलाई विपक्षी बनाइएको छ। नेकपा एमालेका उपाध्यक्ष एवं गृहमन्त्री वामदेव गौतमले न्यायाधीश नियुक्ति विवादमा न्याय परिषदका सदस्यहरूलाई संसदीय सुनवाई समितिमा बोलाएकोमा असन्तुष्टि जनाउनु भएको छ। साथै उहाँले न्याय परिषदका सदस्य आएर जवाफ दिएमा चित्त बुझाउन पार्टी सभासदहरूलाई निर्देशन दिनुभएको छ। एमाले संसदीय दलको आज बसेको बैठकमा कार्यवाहक अध्यक्ष गौतमले समितिको निर्णय स्वतन्त्र न्यायपालिकाको अवधारणा विपरीत भएको बताउनुभयो। न्याय परिषदलाई नबोलाएको भए हुन्थ्यो, अदालत आफ्नै स्वायत्तता छ, उहाँले भन्नुभयो। परिषदका एकजना सदस्य आएर जवाफ दिए ठिकै छ, न्याय प्रधान न्यायाधीश नै आउनुपर्छ भनेर जोड नदिनुहोस्। उहाँले कानुन मन्त्री आएर जवाफ दिए चित्त बुझाउन सभासदलाई निर्देशन दिनुभएको छ। पार्टीमा आधिकारिक निर्णय भइ नसकेको भन्दै उहाँले छलफलबाट टुङ्गो लगाउने बताउनुभयो। अखिल क्रान्तिकारी सहित 19 विद्यार्थी संगठनले जेठ 14 गते हुने सबिउ निर्वाचन बहिष्कारको घोषणा गरेका छन्। नेभी संघ र अनेरा सबिउ बाहेकका 19 विद्यार्थी संगठनले आज पत्रकार सम्मेलन गरी सबिउ निर्वाचनको सशक्त बहिष्कार गर्ने घोषणा गरेका हुन्। आफूहरूसँग परामर्श नै नगरी चुनावी कार्यक्रम सार्वजनिक गरेको भन्दै उनीहरूले देशभर प्रतिरोध गर्ने बताएका छन्। दक्षिण कोरियामा दुर्घटना भएको फेरीका 4 जना कर्मचारीमाथि आत्महत्याको आरोपमा मुद्दा दर्ता गरिएको छ। चरम लापरवाहीका कारण फेरी दुर्घटना भएको भन्दै फेरीका चालक तथा चालक दलका अरू 3 जनामाथि आत्महत्याको आरोपमा मुद्दा दर्ता गरिएको युनिह्याप समाचार संस्थाले जनाएको छ। उनीहरूमाथि फेरी दुर्घटना हुने बेला यात्रुलाई यथावत स्थानमा रहन आदेश दिँदै आफूहरू भने भागेको आरोप छ। उनीहरूमाथिको आरोप पुष्टि भएमा मृत्युदण्डको सजाय हुन सक्नेछ। तर दक्षिण कोरियामा सन् 1997 यता कसैलाई पनि मृत्युदण्ड नदिएकाले उनीहरूले अरू नै सजाय पाउन सक्ने सम्भावना बढी छ। यस्तै फेरीका अरू 11 जना कर्मचारीमाथि पनि यात्रुलाई उद्धार नगरी भागेको आरोपमा मुद्दा दर्ता भएको छ। गत अप्रिल 17 तारिकमा भएको फेरी दुर्घटनामा 281 जनाको ज्यान गएको थियो भने 23 जना अझै बेपत्ता छन्। र इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा आज एकमात्र खेल हुँदैछ। बेलुका 7:30 बजेपछि हुने खेलमा तेस्रो स्थानमा रहेको राजस्थान रोयल्स र तालिकाको पुछारमा रहेको दिल्ली डेयरडेभिल्स बीच प्रतिस्पर्धा हुनेछ। अहिलेसम्म 10 खेल खेलेको राजस्थानको 12 अङ्क छ भने समान खेलबाट दिल्लीले 4 अङ्क मात्र बटुलेको छ। हवस् त, प्रान 4 बजेको अर्पण खबर सकियो। ध्रुवराज आज्ञा चाहन्छु। नमस्कार।